बास्न छत भरिदेउला, तिमी फुल भइदेऊ म बास्न भरिदेउला, एक आपसमा नाता जोडी राम्रो कृति छरिदेउला। बिग्रिन त सजिलो हुन्छ असल बन्न गाह्रो होला, बिग्रिन त सजिलो हुन्छ असल बन्न गाह्रो होला, तिमी साथ दिन्छौ भने हजार खोली डरिदेउला। कृष्ण सर्टिङ मगरको यो छोटो मुक्त सँगै साहित्य सङ्गीत मनको आवाज कार्यक्रमभित्र हामी प्रवेश गरिसकेका छौँ। प्राविधिकमा नन्दराम खड्का, सोनम पुनसँगै म सञ्चालक कृष्ण सर्टिङ मगर। गत हप्तामा जस्तै यो हप्तामा पनि हामी तपाईँहरूका लेख रचनाहरूलाई लिएर उपस्थित भइसकेका छौँ। धेरै धेरै खुसी लागेको छ, धेरै धेरै माया भरिरहेको छ तपाईँहरूप्रति। हाम्रो माया त्यति नै छ, तपाईँहरूको माया हाम्रो हामीप्रति त्यति नै छ। साह्रै खुसी लागेको छ, तपाईँहरूकै माया नै हाम्रो सफलता हो, यो पनि भन्न चाहन्छु। र तपाईँहरूलाई थाहा नै छ, हप्तामा एकचोटि सञ्चालन हुने कार्यक्रम साहित्य सङ्गीत मनको आवाज हप्ताको एकचोटि शुक्रबार 8 PM देखि 8:30 PM सम्म हामी यो कार्यक्रमभित्र रहेर तपाईँहरूका लेख रचनाहरूलाई म वाचन गर्नेछौँ र आधा घन्टा हामी तपाईँहरू माझ रहनेछौँ र तपाईँहरूको लेख रचनाहरूलाई म क्रमश वाचन गर्दै जानेछु। तपाईँहरूका लेख रचनाहरू म वाचन गर्दै जाँदा तपाईँहरूका लेख रचनाहरू केही पढ्न सक्ला, केही नपढ्न पनि सक्ला, किनकि समय हाम्रो तपाईँहरूलाई म पहिले पनि भनिरहेको छु, समय हाम्रो छोटो छ। आधा घन्टामा तपाईँहरूका लेख रचनाहरू हामीहरूले पढ्नुपर्ने हुन्छ, त्यसले गर्दाखेरि आधा घन्टाभित्र तपाईँहरूका लेख रचनाहरू हामी वाचन गर्न नसके तापनि अर्को हप्तामा तपाईँहरूका लेख रचनाहरूलाई वाचन गर्नेछौँ। निराश नहुनुहोला, तपाईँहरूको पत्र पठाउँदै गर्नुहोला, यो तपाईँहरूलाई म आग्रह गर्न चाहन्छु। त्यसैले तपाईँहरूका सुझाव सल्लाह र प्रतिक्रिया पनि धेरैभन्दा धेरै छ र मिठा पनि छ। तपाईँहरूको सुझाव सल्लाह प्रतिक्रियालाई हामीहरूले मध्यनजर गर्दै हामी कार्यक्रमभित्र प्रवेश गरेका छौँ र कार्यक्रमलाई अझै सुगन्धित बनाउँदै हामी अगाडि बढिरहेका छौँ। र तपाईँहरूको सुझाव सल्लाह प्रतिक्रिया नै हाम्रो लागि अमूल्य उपहार हो, त्यसैले सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला भन्न चाहन्छौँ। र तपाईँहरूका लेख रचनाहरूलाई हामी यस कार्यक्रमभित्र इमेल गर्नको लागि हाम्रो इमेल हो saitysangeet@gmail.com र krishnasartunge@yahoo.com मा पठाउन नभुल्नुहोला भन्न चाहन्छु। र अब कार्यक्रमको दैलो उघारिहालौँ यो मिठो साङ्गीतिक आवाज सँगै। बाटो मोडेर गयो स्वर शिव परिवारको छ यो आवाज, यो साङ्गीतिक आवाजलाई हामी सुनौँ, त्यसपछि तपाईँहरूको लेख रचनालाई म क्रस वाचन गर्दछु। छोडेर गयो बाटो मोडेर गयो तोडेर गयो मलाई कुनै दुःखमा छोडेर गयो। थाहा छैन आज भोलि तिम्रो के हाल छ, यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ, यहाँ मेरो जिन्दगी बेहाल बेहाल छ। बाटो मोडेर गयो नाता तोडेर गयो मलाई कुनै दुःखमा छोडेर गयो। Thank you. मायामै संसार आएको छ भन्थे मायाले नै मेरो संसार डुबायो जसको निम्ति मैले जीवन अर्पण गरे उसैले मलाई पल पल रुवायो पल पल रुवायो बाटो मोडेर गयो हसरे जिंदगी भन्थे आशुमै जिन्दगी डुब्दै गयो हाँसेरै जिन्दगी कताउला भन्थे आशुमै जिन्दगी डुब्दै गयो तिमी गयो खुसी पनि सँगै सँगै गयो मेरो हातमा दुख रह्यो दुख रह्यो बाटो मोडेर गयो नाता तोडेर गयो मलाई एक्लै दुखमा छोडेर गयो थाहा छैन आज भोलि तिम्रो के हाल छ यहाँ मेरो जिन्दगी हजुर हामी यो मिठो साङ्गीतिक आवाज सुनिसक्यौँ शिव परिवारको थियो बाटो मोडेर गयो नाता तोडेर गयो भन्ने गीत हामी सुनिसकेका छौँ र अब म तपाईँहरूका लेख रचनाहरूलाई अगाडि बढाउन चाहन्छु मेरो हातमा गजल परेको छ उहाँको नाम रहेको छ टिका नरेन्द्र तारा बागलुङदेखि उहाँले पठाउनु भएको रहेछ यो गजल उहाँको गजललाई म अगाडि बढाउन चाहन्छु ज्यान दिनु बरु झुटो बोली कसैलाई कहिल्यै नढाक्नु साथी हो ज्यान दिनु बरु झुटो बोली कसैलाई कहिल्यै नढाक्नु साथी हो धर्मी धर्मी कर्म गर्नु बरु गलत भाषण कहिल्यै नछाट्नु साथी हो जिन्दगीको विकट वर्तमान भविष्य कल्पनामा डुबेर हेर जिन्दगीको विकट वर्तमान भविष्य कल्पनामा डुबेर हेर जीवनलाई बुझबरु छेरी खुसीमा कहिल्यै नमात्न साथी हो इमान्दारिता इज्जतदार स्वाभिमानी मानवताको पहिचान इज्जतदारिता इज्जतदार स्वाभिमानी मानवताको पहिचान भोके मोनु बरु इमानसँग विमान कहिल्यै नसाट्नु साथी हो जीवन सङ्घर्ष रहेछ माया प्रेमको मिलन अनि बिछोडमा जीवन सङ्घर्ष रहेछ माया प्रेमको मिलन अनि बिछोडमा बिर्सिदिनु अटिट बरु विधामा तटपी कहिले नफाट्नु साथी हो अन्जान अपरिचित बिनाको गल्ती अपमान तिरस्कारमा समीक्षा गर बरु अन्जान अपरिचित बिनाको गल्ती अपमान तिरस्कारमा समीक्षा गर बरु आपेशमा आएर कसैको कहिले नमाट्नु साथी हो ज्यान दिनु बरु झुटो बोली कसैलाई कहिले नबोल्नु साथी हो नढाट्नु साथी हो धर्मी कर्म गर्नु बरु गलत भाषण कहिले नछाट्नु साथी हो भनेर भन्दै हुनुहुन्छ टिका नरेन्द्रजीले उहाँको राम्रो छ कहिले पनि झुट नबोल्नु र मानव हुँ, मानवताको कदर गर्नुपर्छ, सत्य बोल्नुपर्छ, सत्यता नै मानिसको जित हुनेछ। कहिले पनि झुट नबोल्नु, कहिले पनि ढाँट छल नगर्नु भनेर उहाँले अर्थ दिँदै हुनुहुन्छ। साह्रै मिठो छ उहाँको गजल, शब्दहरू पनि उति राम्रो छ, मिठा छ। र आगामी दिनहरूलाई पनि तपाईँहरूका यस्ता रचनाहरू पठाउन नभुल्नुहोला। नरेन्द्र टिका नरेन्द्रजी भन्न चाहन्छु उहाँलाई। र अब फेरि म यसै गरेर अर्को रचनालाई म जोड्न चाहन्छु। उहाँको रचना मेरो हातमा परेको छ। योभन्दा पहिला शान्ति सङ्गीत मनको आवाज कार्यक्रममा रहेर तपाईँहरूलाई म धेरै धेरै राम्रा राम्रा लेख रचनाहरू म तपाईँहरूमा वाचन गरिरहेको छु। धेरैभन्दा धेरै नै छ र तपाईँहरूका लेख रचनाहरू म वाचन गर्दै जानेछु। र ती वाचन, ती मिठा शब्दहरूले तपाईँहरूका यो रात्रकालीन सँगै सिरक मुनि सिरक उठेर तपाईँहरू सुनिएर बसिरहनु भएको छ। पक्कै पनि यो अनलाइन रेडियो साहित्य सङ्गीत मनको आवाज। अब फेरि म अर्को गजललाई उठाउन चाहन्छु। उहाँको गजल रहेको छ, उहाँको नाम रहेको छ गोविन्द गौतम भनेर भन्नुहुन्छ। दुर्दी वा चार पाँच थरदेखि उहाँले पठाउनु भएको रहेछ। उहाँको कवितालाई, उहाँको गजललाई वाचन गर्न चाहन्छु। ढोकाभित्र छिर्नु हुन्न सानो जाति भन्छ मान्छे, ढोकाभित्र छिर्नु हुन्न सानो जाति भन्छ मान्छे, मृत्यु सामु गुहार माग्दा रुपियाँ पैसा गन्छ मान्छे, एकल काटे जीवन कहिले जिउन सकिँदैन, एकल काटे जीवन कहिले जिउन सकिँदैन, आफू पर्ने खाल्टो पनि आफूले नै खन्छ मान्छे, अघि बढ्नु खोज्नेहरूको काँडा बनि बाटो छिप्छ, अघि बढ्न खोज्नेहरूको काँडा बनि बाटो छेक्छ, कहिले काहीँ त साह्रै ठुलो स्वार्थी पनि बन्छ मान्छे, काठमा काठ मिलाउन जान्दैन यहाँ कोही पनि, काठमा काठ मिलाउन जान्दैन यहाँ कोही पनि, उता माथि पुग्दा पनि यता तले रन्छ मान्छे, तेरो मेरो मात्रै भयो सबै थोक अब यहाँ, तेरो मेरो मात्रै भयो सबै थोक यहाँ अब यहाँ, हाम्रो भन्नु पर्यो भने बल्ल गरेर बल गरेर कन्छ मान्छे, ढोकाभित्र छिर्नु हुन्न सानो जाति भन्छ मान्छे, मृत्यु सामु गुहार माग्दा रुपियाँ पैसा कन्छ मान्छे भनेर यो गजल लेख्नु भएको रहेछ। साह्रै मिठो छ र उहाँले सानो जाति भनेर हुन पनि हो, सानो जाति भनेर हेर्छन् तर मरिसकेपछि मोर्दा चराको पैसा कति छ भनेर मान्छेहरू गर्न थाल्छन्। यो साह्रै मिठो छ भावना, आगामी दिनहरू पनि सुनौला यो मिठो साङ्गीतिक आवाज सुनौँ। त्यस पछाडि यो स्वर दिनुभएको छ किन सपना सिरिस, किन हजुर नबोले, जानी न जानी मन हजुर हामी गोविन्द गौतमको गजल पढिसकेको थिएँ र साह्रै मिठो थियो। सानो जात ढोकाभित्र छिर्नुहुन्न, सानो जाति भन्छ मान्छे, मृत्यु सामु गुहार माग्दा रुपियाँ पैसा गन्छ मान्छे। यो कवितालाई गजललाई म वाचन गरेको थिएँ र साह्रै मिठो छ गोविन्दजी। तपाईँका शब्दहरू, तपाईँका यो वास्तविक यथार्थ पनि हो र साह्रै धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु तपाईँहरूलाई। र यसै गरेर फेरि म अर्को गजललाई वाचन गर्न चाहे। उहाँको नाम रहेको छ सृजना गुरुङ भनेर भन्नुहुन्छ। उहाँको ठेगाना चाहिँ खुलाउनु भएको छैन। उहाँको गजललाई म अगाडि बढाउन चाहन्छु। सक्छौ भने देशको माया भरिएको मन देऊ मलाई, सक्छौ भने देशको माया भरिएको मन देऊ मलाई, नसा नसामा स्वाभिमान बोकिएको टन देऊ मलाई। आजको हिंसात्मक द्वन्द र पट्टी रोडको अन्त्य गरे, आजको हिंसात्मक द्वन्द र पट्टी रोडको अन्त्य गरे, अलौकिक प्रेमपूर्ण शान्तिमय क्षण देऊ मलाई। परिश्रमिक र पौरखी नेपालको भाग्यपूर्ण अग्रसर, परिश्रमी र पौरखी नेपालको भाग्यको न अग्रसर, देशको निम्ति मरि मेट्ने देशप्रेमी जन देऊ मलाई। समस्या र विकृति ल्याउने स्वार्थी विवेक होइन, समस्या र विकृति ल्याउने स्वार्थी विवेक होइन, सुख परिवर्तन ल्याउने ज्ञान र नेपाली मन देऊ मलाई। सक्छौ भने देशको माया भरिएको मन देऊ मलाई, नसा नसामा स्वाभिमान बोकिएको टन देऊ मलाई भनेर भन्दै हुनुहुन्छ सजना गुरुङले। उहाँको साह्रै राम्रो छ देशप्रति उहाँले एउटा भाव व्यक्त गर्नुभएको छ। हामीहरूलाई स्वच्छ माया, स्वच्छ देश र शान्ति देश देऊ। हामीलाई कुनै पनि झुट आरोप र हामीलाई डोन्ट हिंसा हामीलाई यो नदेऊ र गरी खाने र देशप्रति मरि मेट्ने जनताहरूको एउटा ठुलो समूह बनाऊ। त्यस्ता जनताहरूलाई मात्र राख, उहाँलाई सेवा दिऊ, उहाँलाई संरक्षण गर, अरू भ्रष्टाचारी र देशलाई मेट्ने त्यस्ता व्यक्ति त्यस्ता मान्छेहरू चाहिँदैन भनेर भन्दै हुनुहुन्थ्यो उहाँ सजना गुरुङजीले। उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। साह्रै मिठो रहेछ तपाईँको भावना र खुसी पनि लाग्यो र आगामी दिनहरूमा पनि तपाईँले रचनाहरू पठाउनु गर्नुहोला र तपाईँको जो ठेगाना चाहिँ नभुल्नुहोला। म यहाँ यो पत्र धेरैभन्दा धेरै आइरहेको छ, पत्रहरूमा म कसैको नाम मात्र छ, कसैको ठेगाना मात्र छ, सबै ठेगाना र नाम पठाउनु होला भन्न चाहन्छु र हामीहरूलाई वाचन गर्न पनि सजिलो हुन्छ। तपाईँको नाम ठेगाना तल माथि खोज्दा खोज्दा हाम्रो केही समय जानुहुन्छ, बित्नुहुन्छ। त्यसैले प्लिज अब पत्र पठाउँदाखेरि तपाईँहरूका नाम ठेगाना वास्तविक पठाउनु होला। र यसै गरेर फेरि मेरो हातमा कविता छ, यो कवितालाई म वाचन गर्न चाहन्छु। आज राति उहाँको नाम रहेको छ सञ्जना गुरुङ। उहाँको फेरि अर्को पत्र परेछ, उहाँको कविता नै परेको रहेछ। ठिक छ, उहाँको कवितालाई म वाचन गर्न चाहे। कस्तो सपना देखेँ भन्ने, आज राति मैले यो कस्तो सपना देखेँ, पैसासँग आफैलाई बेचिएको देखेँ, करोडौँ जनताको प्रतिनिधि भएर हजार र लाखौँमा आफ्नो अधिकार बेचे, भ्रष्टाचारको एउटा महल खण्ड गरेको देखे, त्यही स्वार्थ र लालचको बाटो हिँड्दा हिँड्दै आज आफ्नै पहिचान र आफ्नोपन गुमेको देखे, म र म जस्तैहरूको कारणले आज हामी जननी प्रयागको तनाव भएको देखे भन्दै हुनुहुन्छ रञ्जनाजीले। मलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि अर्को साङ्गीतिक आवाज सुनो स्वर राजु लामाको छ लाखौँ कोशिश गर्दा पनि तिमीलाई भुल्न गाह्रो हो लाखौँ कोशिश गर्दा पनि तिमीलाई भुल्न गाह्रो हो यस्तो लाग्छ अब त बाँच्न पनि साह्रो हो यस्तो लाग्छ अब त बाँच्न पनि साह्रो हो लाखौँ कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो हो हजुर हामी यो मिठो साङ्गीतिक आवाज सुनिसक्यो स्वर दिनुभएको थियो राजु लामा र